फिगर देखे रे काल, हाय हटाज फिगर देखे रे काल, आँखा चिमले रखे मन सम्हाली, जवानी को मतले ये तायो जे सिरिंगई बनायो, छुदा तिम्रो हाथले, आई छुदा तिम्रो हाथले छोपेरै तानी हा, अर्को भन्छ सोचेरै पाइला छ, जवानीको मातले यता यो जेल सिरिङै बनायो, छुदा तिम्रो हातले, छुदा तिम्रो हातले जवानी, बरबर राउ छेउ छल्केर जवानी, लट्रे मत ठाउँका ठाउँ ऐसानी, जवानीको मातले यता यो जेल सिरिङै बनायो, छुदा तिम्रो हातले, छुदा तिम्रो हातले चढ्यो हाई हाई भोजवानी, टाढा हुँदा कटकै मन खाने, जवानीको मातले यता यो जेल सिरिङै बनायो, छुदा तिम्रो हातले, छुदा तिम्रो हातले